रुकू के मेन पॉइंट्स लिख लेते हैं। रुकू का टॉपिक है तारीख़े दावतों तकजीब, यानी झुटलाने की तारीख और दावत देने की। कौमे आद गिरफ्तार हुई। चार मेन पॉइंट्स हैं। पहला पॉइंट है हज़रत हूद अलैहिस्सलाम की दावत। सात बातें हैं इसमें। अल्लाह ताला की बंदगी करो, इसके सिवा कोई खुदा नहीं, तुमने महज झूठ खड़ा हुआ है। मैं तुमसे कोई अजर नहीं चाहता, अपने रब से माफ़ी चाहो, अपने रब की तरफ पलटो। पलटने पर आसमान के दाने खोल देगा, तुम्हारी मौजूदा कुव्वत में इजाफा करेगा। मुजरिमों की तरह मुंह न फेरो। दूसरा पॉइंट है हज़रत हूद अलैहिस्सलाम और इनकी कौम के दरमियान मुकालमा। कौम का जवाब, आप कोई शहादत नहीं लाए, आपके कहने पर अपने माबूदों को नहीं छोड़ेंगे, आप पर ईमान नहीं लाएंगे। आप पर हमारे माबूदों की मार पड़ गई। हूद अलैहिस्सलाम का जवाब, मैं अल्लाह की शहादत पेश करता हूँ, तुम्हारे माबूदों से मैं बरीउज़्ज़िमा हूँ। तुम मेरे खिलाफ उठ खड़े हो, मोहलत न दो। मेरा भरोसा अल्लाह ताला पर है, जो मेरा भी रब है और तुम्हारा भी। हर जानदार की पेशानी उसके हाथ में है। तीसरा पॉइंट है अल्लाह ताला का हुक्म आ गया। दो बातें हैं इसमें। हूद और इनके साथियों को सख्त अजाब से निजात दे दी गई। आद पर दुनिया में भी फटकार पड़ी और आखरत में भी दूर फेंके गए। चौथा पॉइंट है आद की फर्दे जुर्म, यानी चार्जशीट। तीन बातें हैं इसमें। अपने रब की आयात से इनकार किया, रसूलों की बात ना मानी, अपने रब से कुफर किया। पसंदीदा रवैये देखेंगे। अल्लाह की इबादत करना, दीन के काम पर उजरत ना मांगना, इस्तग़फार करना, अल्लाह की गवाही पेश करना, अल्लाह ताला पर तवक्कुल करना, खुद को अल्लाह के कब्ज़े में समझना, अल्लाह ताला को हफीज जानना, नापसंदीदा रवैये देखेंगे, मुंह फेरना हक से, माबूदों को ना छोड़ने का इकरार करना, यानी ढीठ पने का इजहार करना, माबूदों से डराना, शिर्क करना, अल्लाह की आयतों का इनकार करना, रसूलों की नाफरमानी करना, सरकश नाफरमान के हुक्म की ताबेदारी करना, عمل کی یہی باتیں ہیں کہ اچھی چیزوں کو اپنانا ہے، بری سے رکنا ہے. انبیاء کرام سے تبلیغ کا طریقہ سیکھ کے لوگوں کو اللہ کے دین سے جوڑنا ہے. اللہ تعالیٰ سے دعا ہے کہ وہ ہمیں اپنا محاسبہ کرنے والا بنا دے. ہر لمحے اپنے آپ کو چیک کرتے رہنا ہے کہ کیا واقعی میں بھی اللہ کی طرف رجوع کرتی ہوں، اور کیا میں نے اللہ کا پیغام اس کے بندوں کو بے لوث طریقے سے پہنچا دیا ہے. اللہ تعالیٰ ہمیں اس کی توفیق عطا فرمائے. سبحان ربک رب العزت عما یصفون وسلام علی المرسلین والحمد للہ رب العالمین. ربنا تقبل منا انك انت السميع العليم وتب علينا انك انت التواب الرحيم وصلى الله تعالى خير خلقه واصحابه اجمعين برحمتك يا ارحم الراحمين امين. تلاوت سنیں گے. بسم الله الرحمن الرحيم والى عاد اخاهم هودا قال يا قوم اعبدوا الله ما لكم من إله غيره إن أنتم إلا مفترون يا قوم لا أسألكم عليه أجرا إن أجري إلا على الذي فطرني أفلا تعقلون ويا قوم استغفروا ربكم ثم توبوا إليه يرسل السماء عليكم مدرارا ويزدكم قوة إلى قوتكم ولا تتولوا مجرمين قالوا يا هود ما جئتنا ببينة وما نحن بتاركي آلهتنا عن قولك وما نحن لك بمؤمنين إن نقول إلا اعتراك بعض آلهتنا بسوء قال إني أشهد الله واشهدوا أني بريء مما تشركون من دونه فكيدوني جميعا ثم لا تنظرون إني توكلت على الله ربي وربكم ما من دابة إلا هو آخذ بناصيتها إن ربي على صراط مستقيم فإن تولوا فقد أبلغتكم ما أرسلت به إليكم ويستخلف ربي قوما غيركم ولا تضرونه شيئا إن ربي على كل شيء حفيظ ولما جاء أمرنا نجينا هودا والذين آمنوا معه برحمة منا ونجيناهم من عذاب غليظ وتلك عاد جحدوا بآيات ربهم وعصوا رسله واتبعوا أمر كل جبار عنيد وأتبعوا في هذه الدنيا لعنة ويوم القيامة ألا إن عادا كفروا ربهم ألا بعدا لعاد قوم هود